चलिए अब आज के अल्फाज के अस्मा देखते हैं वजाहत के साथ। हलालन तय्यिबन, हलाल पाक इसका माना है। हा लाम लाम से और तय्यिबन तोए या बा से मुरक्कबे तौसीफी है ये। खुतवाति शैतान, शैतान के कदम। खुतवा की जमा है खुतवात, चलते हुए दो कदमों के दरमियान जो फासला होता है उसको खुतवा कहते हैं। मसलन जब आप एक पाँव उठाते हैं फिर दूसरा उठा के रखते हैं तो एक से दूसरे के इन बिटवीन जो गैप होता है इसको खुतवा कहते हैं। उदुव मुबीन, खुला दुश्मन, ये भी मुरक्कब तौसीफ़ी है। आइन दाल वाव और मुबीन बा या नून से। सूई, बुराई, आफत, गुनाह, बुरा काम। उस चीज़ को सू कहते हैं जो इंसान को गमगीन कर दे, ऐसी बुराई जिसके करने के बाद इंसान गमज़दा हो जाए। हम होते हैं गुनाहों से गमज़दा। नहीं, आपको चेक करने की भी ज़रूरत है ना। आगे देखिए, अलफ़ख्शाई, बेहयाई का काम, इसम मस्तर है ये। वो कॉल या फेल जिसकी बुराई खुली हो, इसका सुनना या करना बुरा लगे, तो लिहाजा बुरा काम, बेहयाई का काम और ख़ास तौर पे ज़िना के लिए आता है ये, जब ये मारफा की शक्ल में आए तो। आगे है दुआ, पुकारना, बुलाना। दाल ऐन वाओ, इसम मस्तर है, नज़दीक से पुकारना। एक दूसरा लफ्ज़ भी आया है आज के सबक में पुकार के लिए, निदा। तो निदा पुकार को कहते हैं, वो भी इसम मस्तर है लेकिन उसका माना होता है दूर से पुकारना। एक करीब की पुकार, एक दूर की पुकार। फ़र्क देखें ज़रा, जब बच्चों को दूर से पुकारते हैं तो चीखते हैं ना, और करीब से पुकारते हैं तो प्यार से पुकारते हैं। यही इंशाल्लाह हम सबक में देखेंगे। सुमन, बहरा। स्वात मीम मीम, इसम सिफ्त है। बुकमन, बा काफ मीम, गूंगा, इसम सिफ्त है। ओमयुन, अंधा, ये भी इसम सिफ्त है। अलमैता, मुर्दार के मानों में। वो जानवर जिसको शरीयत ने खाने के काबिल करार नहीं दिया, और लुगत में मैता कहते हैं उस जानवर को जो ज़िबा किए बग़ैर मर जाए या मारा जाए। फिर दम, खून, दाल मीम मीम। दम देने का लफ्ज़ आपने हज और उम्रे की किताबों में भी अक्सर पढ़ा होगा कि एक दम देना है, तो मुराद ये कि एक जानवर की जान लेनी है, यानी उसको ज़िबा करना है। लहम अल खिंजीर, सुअर का गोश्त। हमारे यहाँ अमूमन एक गलत फहमी है कि सुअर कहने से 40 दिन ज़ुबान नापाक रहती है, हालांकि ऐसी कोई बात नहीं है, लेकिन यहाँ लहम अल खिंजीर है, मुराद इससे पूरा ही सुअर है। फिर आगे देखिए, बागिन, हुक्म अदूली करने वाला, हद से निकलने वाला। बागिन या से, इसम फाइल है, वाहिद मुजक्कर। आदिन, जुल्म करने वाला, हद से भरने वाला। आइन दाल वाव से, इसम फाइल, वाहिद मुजक्कर। ज्यादती ना करने वाला, यानी आदिन कौन होता है, ज्यादती करने वाला, तो हुक्म क्या है कि ज्यादती ना करो। समनन कलीला, थोड़ी कीमत। मुरक्कब तौसीफी है, मौसूफ और सिफत। सा मीम नून से समन, और काफ लाम लाम से कलील। बतूनी, पेट, इसम जमा है, बतन की ये जमा है असल में, पेट को कहते हैं। शिकाकिम बईद, दूर की मुखालफत। शिकाक का लफ्ज़ शीन काफ काफ से है, और बईद बा आइन दाल से, ये भी मुरक्कब तौसीफी है, सिफत और मौसूफ। मुराद क्या है कि ज़िद में आकर नेकी से दूर हो जाना, एक दूसरे की मुखालफत में बहुत आगे निकल जाना। चलिए अब कुछ अफ़ाल को देखते हैं। कुलू, तुम सब खाओ, हमज़ा काफ लाम। فعل امر ہے، جمع مذکر حاضر. لا تتبعو، نہ تم سب پیروی کرو. تابع عین، افتعال باب، اتباع مصدر، فعل نہیں، جمع مذکر حاضر. یأمرو، وہ حکم دیتا ہے. حمزہ میم را سے نصر، امر مصدر، فعل مدارے، واحد مذکر غائب. الفینا، پایا ہم نے. لام فا یا سے افعال، الفا ان مصدر، فعل ماضی، جمع متکلم. یعقلون، وہ عقل رکھتے ہیں. عین قاف لام سے ضرب، عقل مصدر، فعل مدارے، جمع مذکر غائب. یهتدون، وہ ہدایت پاتے ہیں. ہا دال یا سے ضرب، ہدایت مصدر، فعل مدارے، جمع مذکر غائب. ینعقو، وہ چیختا چلاتا ہے. نون عین قاف سے نائق، فتح اور ناقن مصدر ہے اس کا، فعل مدارے، واحد مذکر غائب. اصل میں یہاں کافر لوگوں کو دعوت حق دینے والے کی مثال اس شخص کی ہے جو چلا چلا کر ایسی شے کو پکار رہا ہے جو سوائے پکارنے اور چلانے کے نہیں سنتی. مراد کیا ہے؟ آواز سنتے ہیں، مفہوم نہیں سمجھتے. آج میجورٹی کا یہی حال ہے. اسی طرح یہ باب ضرب سے بھی ہوتا ہے. نائقن اور نواقن بھی اس کا مصدر ہوتا ہے. حرم، حرام کیا، منع کیا. حرامیم، تفعیل باب، تحریم مصدر، فعل ماضی، واحد مذکر غائب. یہ سب ایک ہی لفظ ہے نا، حرام، حرمت والا، ماہ حرمت، بیت الحرام. آگے دیکھتے ہیں. اوہلا، نام پکارا جائے. ہا لام لام سے افعال باب، احلال مصدر، فعل ماضی مجہول، واحد مذکر غائب. احلال جو مصدر ہے، اس کے معنی کیا ہوتے ہیں؟ کہ ہلال دیکھتے وقت آواز لگانا اور پکارنا. آپ کو معلوم ہے کہ پہلی رات کے چاند کو ہلال کہتے ہیں نا، تو اس کو دیکھتے ہی سب لوگ پکارنے لگتے ہیں نا، وہ چاند نکل آیا، چاند دیکھو. ہوں تو وہ جو آوازیں اٹھتی ہیں نا، اس کی طرف اشارہ ہے اس میں. اسی طرح بچے کی جو پیدائش کے وقت میں پکار آتی ہے، یا پھر حاجی جو لبئی کہتے ہیں، تو اس کو بھی ہلال کہتے ہیں. تو پھر کیا ہوا؟ آواز اونچی کرنا. آگے دیکھیے. اضطر، بے اختیار کیا گیا، بے بس کیا گیا. دعات رو رو سے افتعال باب، اضطرار مصدر، فعل ماضی مجهول، واحد مذکر غائب. یاکلون، وہ کھاتے ہیں. حمزہ کاف لام نصرہ، عقل مصدر، فعل مدارے، جمع مذکر غائب. یکلمو، وہ کلام کرتا ہے. کاف لام میم سے تفعیل، تکلیم مصدر، فعل مدارے، واحد مذکر غائب. نزل، اس نے نازل کیا. نون زالام سے تفعیل باب، تنزیل مصدر، فعل ماضی، واحد مذکر غائب. چلیے جی، حروف میں سے ایک ہی حرف آج نوٹ کر لیں. من، سے کے معنوں میں. حرف جر کی ایک قسم ہے.